इनार खन्न थालेका छन् भने कंक्रीट उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन्। खडेरीका कारण दैनिक रूपमा आवश्यक पर्ने पानी नहुँदा निर्माण सामग्री बनाउन समस्या भएको राज कंक्रीट उद्योग जुटपानीका संचालक राजेश गौलीले बताउनुभयो। पानी नहुँदा उद्योगमा काम गर्ने 10 जना कामदार समेत मर्कामा परेको उहाँले बताउनुभयो। पूर्वी चितवनको उत्तरी क्षेत्रमा अरू समयमा पनि पर्याप्त पानी नहुँदा स्थानीय मर्कामा पर्दै आएका थिए। पानीका लागि इनार खन्न थालेका जुटपानी 3 गैंडा खोलाका स्थानीयवासी वस्तु भावको लागि पानी खुवाउन नजिकैको कैर खोलाबाट ल्याउन बाध्य भएका छन्। जुटपानी 3 मा रहेको 4 धारे धारामा पानी सुक्दा करिब 100 घर परिवार प्रभावित भएको स्थानीय भरत पौडेले जानकारी दिनुभयो। पानीको मुहान सुक्दा त्यस क्षेत्रमा लगाइएको खेतबालीलाई पनि समस्या परेको उहाँले बताउनुभयो। अहिले पूर्वी चितवनको उत्तरी क्षेत्रमा प्राय सबैले मकै लगाएका छन् भने पानी नहुँदा मकै सुक्ने अवस्थामा पुगिसकेको उहाँले बताउनुभयो। अघिल्लो वर्ष पनि खडेरीका कारण त्यस क्षेत्रमा लगाएको मकैको घोगा नलाग्दै सुकेर गएको थियो। चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले उपचारमा प्रयोग गरेर कुरियर मार्फत फिर्ता पठाउँदा बाटेबाट हराएको रेडियोधर्मी पदार्थ इरेडियम 192 फेला परेको छ। नारायणगढ़ काठमाडौँ सड़क खण्डमा हराएको विकिरण राखिएको बाल्टिन कलंकीबाट फेला परेको हो। कलंकी स्थित हिमालयन ब्याङ्क छेउमा चिया पसल गरेर बस्ने तुलसी प्रसाद अधिकारीले रेडियो धर्मी राखिएको बोरा 9 गते फेला पारेका थिए। नजिकै डेरागरी बस्ने ओम समाज नर्सिङ कलेजकी शिक्षिका राधा पौडेलले बोराभित्र राखिएको बाल्टिन देखेपछि अधिकारीलाई बाल्टिन खोल्ला स्वास्थ्यमा असर गर्ने भन्दै नखोल्न सल्लाह दिएकी थिइन्। स्वेट कार्गो काठमाडौँलाई जिम्मा लगाएको छ। क्यान्सर रोगीको भित्री अंगको सेकाई गर्ने ब्रेकी थेरापी मेसिनमा प्रयोग गर्ने उक्त विकिरण हराएपछि चिकित्सक र विज्ञ चिन्तित थिए। सुरक्षित साथ बाल्टिन फेला पारेकाले कसैलाई केही असर नगरेको चिकित्सकहरूले बताएका छन्। सो पदार्थ वैशाख 8 गते नानगढ़बाट कुरियर मार्फत काठमाडौँ हुँदै बेल्जियमका लागि पठाइएको थियो। आज 125 औं अन्तर्राष्ट्रिय मजदूर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विभिन्न राजनैतिक दल निकटका ट्रेड युनियन संगठन तथा मजदूर हकहितको क्षेत्रमा काम गर्ने संघ संस्थाले देशैभरि विभिन्न कार्यक्रम आयोजना गरेका छन्। अमेरिकाको सिकागोका मजदूरले 8 घण्टा काम 8 घण्टा आराम र 8 घण्टा मनोरञ्जनको माग गर्दै थालेको आन्दोलनको सम्झना स्वरूप यो दिवस मनाउन थालिएको हो। मजदूर हकहित र अधिकारका पक्षमा वर्षौंदेखि आवाज उठिरहे पनि धेरै श्रमिक अझै सेवा सुविधाबाट वञ्चित रहेका छन्। मजदूरहरूले सामाजिक सुरक्षाको ग्यारेन्टी हुनुपर्ने मागलाई विशेष रूपमा उठाउँदै आएका छन्। मजदूरको सामाजिक सुरक्षामा खर्च गर्न जम्मा गर्ने सामाजिक सुरक्षा कोषमा रकम जम्मा भए पनि ऐन बन्न सकेको छैन। ऐन नबनेकै कारण मजदूरले श्रम अधिकार पाउन नसकेका ट्रेड युनियन संगठनका नेताहरूले बताएका छन्। कोषमा सरकारी तथा गैर सरकारी क्षेत्रका कर्मचारीको मासिक तलबबाट काटिएको 1% रकमबाट 6 अर्ब रूपियाँ जम्मा भएको छ। श्रमिकले सुरक्षा बापत 4 शीर्षकमा रकम पाउने भए पनि ऐन बाधक बनेको ट्रेड युनियनका नेताहरूको भनाइ छ। एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलन आजदेखि विराटनगरमा शुरू भएको छ। सम्मेलनको एक समारोहका बीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको छ। सम्मेलनलाई अहिले विभिन्न नेताहरूले सम्बोधन गर्ने क्रम जारी छ। सम्मेलनमा 1100 प्रतिनिधि तथा पर्यवेक्षक 300 स्वयंसेवक र अरू केही गरी 1500 जना सहभागी हुने ए माओवादीले जनाएको छ। यस्तै 19 देशका प्रतिनिधि समेत सहभागी हुँदैछन्। महाधिवेशनलाई पूर्णता दिने गरी हुने सम्मेलनबाट एकीकृत नेकपा माओवादीको केन्द्रीय कमिटी 900 सदस्य हुने भएको छ। ऊर्जा मन्त्री राधा ग्यावालीले आगामी 3 वर्षमा विद्युत भार कटौती अन्त्य गर्ने बताउनु भएको छ। नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन जनकपुर सगरमाथा क्षेत्रीय समितिले गरेको कार्यक्रममा मन्त्री ग्यावालीले आउँदो 3 वर्षभित्र विद्युत भार कटौती अन्त्य गर्ने लक्ष्य लिई सरकारले काम थालिसकेको बताउनुभयो। ऊर्जा क्षेत्रका समस्यालाई कानूनी अडचनबाट अन्त्य गर्न ऐन संशोधन गर्ने तयारी समेत सरकारले थालिसकेको बताउँदै ग्यावालीले जलाशयुक्त खुला र मजुला परियोजनाहरूको काम पूरा भइसकेको र बाँकी रहेका परियोजनाको काम आउँदो वर्षहरूमा पूरा गर्ने लक्ष्य रहेको बताउनुभयो। मन्त्री ग्यावालीले विद्युत प्राधिकरण हाम्रो हो भन्ने भावना आम नेपालीमा जागृत गराउन जनताको विद्युत जनताको लगानी कार्यक्रम ल्याउने तयारी भइरहेको पनि जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर मिनेन्द्र रिजालले देशभर आवश्यकता अनुसार रेडियोको लाइसेन्स दिन लागेको बताउनु भएको छ। रिपोर्टर्स क्लब नेपाल क्षेत्रीय कार्यालय चितवनले भरतपुर विमानस्थलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रिजालले अझै पनि नेपालका दूरदराजमा रेडियोको पहुँच पुग्न नसकेकाले सूचनाको पहुँचका लागि लाइसेन्स दिन लागेको बताउनुभयो। उहाँले संचारको पहुँचको सवालमा चितवन र मनाङलाई तुलना गर्न नमिल्ने भन्दै कसैले रेडियो मर्ज गर्न चाहे सरकारले तत्काल अनुमति दिने बताउनुभयो। संचारकर्मीसँग केही आक्रोशित रूपमा प्रस्तुत भएका मन्त्री रिजालले संचार क्षेत्रको प्रश्नमा समय सान्दर्भिक नभएको प्रतिक्रिया दिनुभयो। उहाँले संचारकर्मीको काम जनताको सूचनाको हक रक्षा गर्ने भएको भन्दै त्यो वातावरण सरकारले बनाउने दावी गर्नुभयो। पेट्रोलियम पदार्थ चोरीको विषयलाई लिएर नेपाल आयल निगमले 19 ट्याङ्करहरूसँग करार सम्झौता निलम्बन गरेको छ। पेट्रोलियम पदार्थ निगममा बुझाउनु अघि चोरी साँडफेड जस्ता चुहाटको काममा संलग्न भइएको पाइएकाले इण्डियन आयल कर्पोरेशनको बेलातपुर डिपोदेखि निगमको रूपन्देही भलावारी डिपोसम्म पेट्रोलियम पदार्थ ढुवानीमा संलग्न रहेका ट्याङ्करहरूसँगको सम्झौता रद्द गरिएको निगमले जनाएको छ। ती ट्याङ्करका चालक र सहचालकलाई निगम अन्तर्गतको कुनै पनि पेट्रोलियम पदार्थको ढुवानीको काममा संलग्न हुनबाट समेत निगमले रोक लगाएको छ। यस्तै निगमका ढुवानीकर्ता मार्कण्डे प्रसाद कसौधनको नाममा रहेको निगमको करारमा सञ्चालित ट्याङ्करले थानको डिब्बामा ल्याएको पेट्रोल निगमले गुणस्तर जाँच गर्दा मिसावट रहेको पाइएकाले 3 महिनाका लागि ढुवानी गर्न रोक लगाएको पनि निगमले जनाएको छ। शिशु साटिएको विषयलाई लिएर सिद्धार्थ बाल तथा महिला अस्पताल आमदा बुटेबलले 4 कर्मचारीलाई निलम्बन गरेको छ। स्टाफ नर्सहरू रचना पौडेल, पूजा पाण्डे र सपना श्रेष्ठ तथा अनमी सृजना नेउपानेलाई निलम्बन गरिएको अस्पताल प्रशासन स्रोतले जनाएको छ। अस्पतालमा उपचारका लागि लगिएका बालक शिशुको साटो मृत बालिका शिशु अभिभावकलाई जिम्मा लगाएको घटनामा त्यति बेला ड्यूटीमा रहेका कर्मचारीको कमजोरी भेटिएकाले निलम्बन गरिएको हो। वैशाख 10 रूपन्देहीको गुनाएकी विद्या हरिजनको नवजात शिशु उपचारका लागि लगिएकोमा ड्यूटीमा रहेका अस्पतालका कर्मचारीहरूले हरिजनका श्रीमानलाई बालिका शिशुको शव जिम्मा लगाएका थिए। घटनाको छानबिनका लागि लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर तारा पौडेलको समझौतामा समिति बनाइएको छ। आमदा अस्पतालका कार्यकारी निर्देशक डाक्टर विनोद पराजुरीले हरिजनका नवजात शिशुको उपचार भइरहेको र स्वास्थ्यमा सुधार आएको बताउनु भएको छ। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, संविधान जारी भएको 8-10 वर्षमा मुलुकको विकासमा कायापलट हुने प्रधानमन्त्री सुशील कोइरालाको दावीप्रति तपाईँ के भन्नुहुन्छ? ए सबै मिले सम्भव छ, बी पदीय दायित्व र सी आश्वासन मात्रै हो। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी 1 PULL पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 मा पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 को अर्पण बुलेटिन मा प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटोडा बिर्ग सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन नविसे काठमाडौँ, मुगलिन दमली पोखरा, नानगढ परासी बुटोल सड़क खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656-63-0063, मोबाइल नम्बर 98550-61-743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ। आज दिनभर घाम लाग्ने महाशाखाको भनाइ छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार. चीनको सिन्जियाङ प्रान्तको रेलवे स्टेशनमा बम विस्फोट भए लगत्तै चीन सरकारले कड़ा सुरक्षा रणनीति अवलम्बन गरेको छ. राष्ट्रपति शी जिनपिङले सो प्रान्तको भ्रमण सके लगत्तै व्यस्त रेलवे स्टेशनमा भएको विस्फोटमा कम्तीमा 3 मारिएका थिए भने 97 घाइते भएका थिए. उरुम्की शहरको दक्षिणी क्षेत्रमा रहेको रेलवे स्टेशनमा आक्रमणकारीले चक्कुले सर्वसाधारणलाई आक्रमण गर्नुका साथै विस्फोटहरू गराएका थिए. राष्ट्रपति शीले विस्फोटमा आतंकवादीहरूको हात रहेको भन्दै उनीहरूमाथि कड़ा कार्यवाही गर्न निर्देशन दिनुभएको छ. उता भारतको चेन्नईमा रेल स्टेशनमा विस्फोट हुँदा 1 मृत्यु भएको छ, 11 घाइते भएका छन्. बेंगलोर गुवाहाटी रूटको रेल आज चेन्नई सेन्ट्रल रेलवे स्टेशनमा पुग्दा रेलको डिब्बा नम्बर S4 र 5 दुईवटा विस्फोट भएको र स्वाति नामकी 22 युवतीको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्. भारतीय रेल मन्त्री मल्लिकार्जुन खड्गेले विस्फोटमा मृत्यु भएकी युवतीको परिवारलाई 1,00,000 रूपियाँ राहत स्वरूप दिइने बताउनु भएको छ. यस्तै गम्भीर घाइतेलाई 25,000 र सामान्य घाइतेलाई 5,000 रूपियाँ दिइनेछ. प्रहरीले घटनामा संलग्न भएको आशंकामा 1 व्यक्तिलाई नियन्त्रणमा लिएको छ. सुरक्षालाई ध्यानमा राखी भारतका विमानस्थलमा उच्च सतर्कता अपनाइएको छ. खेल समाचार. एसीसी प्रिमियर लीग क्रिकेटमा युएईले दिएको 192 रनको लक्ष्य पक्षाएको नेपाल अहिले जवाफी ब्याटिङमा छ. नेपालले ताजा अवस्थामा 36.1 ओभर खेल्दै 5 विकेटको नोक्सानीमा 174 रन जोडेको छ. अब नेपालको लागि यो खेल जित्नको लागि मात्र 18 रनको आवश्यकता रहेको छ भने उसँग अझै 5 विकेट बाँकी नै रहेको छ. नेपालका लागि मेहबुब आलम 1 र विनोद भण्डारी 1 रन बनाएर क्रिजमा रहेका छन्. नेपालका ओपनर सुभाष खकुरेल 71 रन बनाएर पेब्लेन फर्किए भने नरेश बुडायर 2, ज्ञानेन्द्र मल्ल 47, कप्तान पारस खड्का 30, शरद भेषवाकर 16 रन बनाएर आउट भएका छन्. संयुक्त अरब इमिरेट्स युएई विरूद्धको खेलमा नेपालले 48.1 ओभरमा समेटेर 191 रनमा सीमित पारेको थियो. टस हारेर ब्याटिङको निम्तो पाएको युईका स्वप्निल पटेलले सर्वाधिक 76 रन जोडेका थिए. अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक. खडेरीका कारण पूर्वी चितवनका केही गाविसमा पानीको हाहाकार, जनजीवन प्रभावित. क्यान्सर अस्पतालबाट पठाएको रेडियो धर्मी पदार्थ कलंकीमा भेटियो. एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलन आजदेखि विराटनगरमा शुरू. 3 विद्युत भार कटौती अन्त्य गर्ने ऊर्जा मन्त्री ग्यावालीको भनाई. चीनको सिन्जियाङ प्रान्तको रेल स्टेशनमा बम विस्फोट भए लगत्तै कड़ा सुरक्षा रणनीति अवलम्बन. चेन्नईको रेल स्टेशनमा बम विस्फोट हुँदा 1 मृत्यु, 11 घाइते. र एसीसी प्रिमियर लीग क्रिकेटमा युएईले दिएको 192 रनको लक्ष्य पक्षाउँदै नेपाल जवाफी ब्याटिङमा नेपाल जित नजिक. अवस्था दिउँसो 2 अर्पण समाचार सकियो. ध्रुवरा जाग्या चाहन्छु. नमस्कार. यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर 1 बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090. रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू, दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ. मल्टीलर्निंग एकाडेमी म्याथ साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने. एटिच्युट मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि. मोबाइल 9845146174. लोड सेडिङ न सुत्ने बेला बिजुली हुन्छ, न उठ्ने बेला बिजुली हुन्छ, के गर्ने होला त खै. तपाईँको मेरो अनि सबैको समस्या यही त हो नि काका. ल हिँड्नुहोस्, ओमसाई इलेक्ट्रिकमा जाउँ. इन्भर्टर, सोलर जे जोड्न पर्छ जोडिहालौ. अनि सुन्नुहोस् त काका, त्यहाँ त सामानहरू असाध्यै सुपथ मूल्यमा पनि पाइन्छ. हजुर, भारत सरकारद्वारा मान्यता प्राप्त आईएसओ क्वालिटीको अल्फा पावर घरलाई आवश्यक भोल्टेज फाल्ने साइन ओएम इन्भर्टरहरू, 3 ग्यारेन्टी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त रेस्पा सोलर र सोलर सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै विद्युत सम्बन्धी सम्पूर्ण सामानहरू उपलब्ध छ. सम्पर्क